अर्पण सबैका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.rpबाट संसारभरै केही साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता कुमार। समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट। आज विश्व मजदूर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै मजदूर दिवसले मजदूरको हक र अधिकार स्थापित गर्न अझ बढ़ी सहयोग पुर्याउने प्रधानमन्त्री कोइरालाको विश्वास। एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा आजदेखि शुरू हुँदै विभिन्न जिल्लामा देखिएको प्रतिनिधि चयनको विवाद आज शीर्ष नेताहरू बसेर टुंगो लगाउने। चीनको सिन्जाङ प्रान्तमा आतंकवादीले ग्राएको बम विस्फोटमा परि 3 जनाको मृत्यु 97 जना घाइते। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादद्वारा मुम्बई इण्डियन्स पराजित। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। आसममै 1 तारीक विश्व मजदूर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। श्रमिकको एकता वीरता र संघर्षको प्रतीकको रूपमा हरेक वर्ष मे एकमा यो दिवस विश्वभर मनाइन्छ। सन् 1886 मे एकका दिन अमेरिकाको सिकागो शहरमा मजदूरहरूले 8 घण्टा काम 8 घण्टा विश्राम र 8 घण्टा मनोरञ्जनको काम गर्दै सड़कमा उत्रिएपछि शासक वर्गले गोली बर्साएर सयौं मजदूरको हत्या गरेका थिए। श्रमिकको हक अधिकार स्थापनाका लागि भएको ऐतिहासिक आन्दोलनको स्मरणमा विश्वभर मे एकका दिन यो दिवस मनाउने गरिएको छ। मजदूर दिवसका दिन आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिने भएको छ। यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले मजदूर दिवसले मजदूरको हक र अधिकार स्थापित गर्न अझ बढ़ी सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। 125 विश्व मजदूर दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री कोइरालाले स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली श्रमजीवी मजदूरहरूमा सुख शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। वहाँले नेपालको अन्तरिम संविधान 2063 श्रम सम्बन्धी हकलाई मौलिक हकमा व्यवस्था गरिएको र संविधानले श्रमिकलाई उचित श्रम अभ्यासको हक आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने संगठित हुने र सामयिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। विराटनगरको मजदूर आन्दोलनबाट नेपालमा प्रजातान्त्रिक आन्दोलनको बेगुलो फुकिएको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले 2003 सालदेखिको मजदूर आन्दोलनसहित देशमा सम्पन्न प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधान सभाबाट संविधान लेख्ने यस महान अभियानलाई सफल पार्न समस्त मजदूर दिदीबहिनी तथा दाजुभाइमा अनुरोध गर्नु भएको छ। उहाँले स्वदेशमा रोजगारीको प्राप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमको रूपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित व्यवस्थित तथा मर्यादित बनाई विदेशमा जाने कामदारको हक अधिकार र सुविधा सुनिश्चित गर्न सरकार निरन्तर लागिरहेको उल्लेख गर्नुभएको छ। एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा आजदेखि शुरू हुँदैछ। विराटनगरको शहीद रंगशालामा दिउँसो 1 बजे अध्यक्ष पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गर्ने प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। सम्मेलनमा 1100 प्रतिनिधि तथा 400 पर्यवेक्षक गरी 1500 हारारीमा उपस्थित रहने एमाओतीले जनाएको छ। जिल्ला सम्मेलनमा विवाद देखिएपछि 75 वटै जिल्लाका प्रतिनिधि सम्मेलन स्थल पुगिसकेको बताइएको छ। प्रतिनिधि चयनमा विभिन्न जिल्लामा देखिएको विवाद आज शीर्ष नेताहरू बसेर टुङ्गो लगाउने भएका छन्। कतिपय जिल्लामा समानान्तर समिति बनेको कुनै जिल्लामा प्रतिनिधि चयन नै हुन नसकेको भन्दै शीर्ष नेता बसेर टुङ्गो लगाउने तयारी भइरहेको यो माओवादी स्रोतले जनाएको छ। माओवादीले सम्मेलनमा सहभागी प्रतिनिधि पर्यवेक्षक सभालाई होटल र लछर्मी बासको प्रबन्ध मिलाएको छ। सम्मेलनले हेटौँडा महाधिवेशनले तय गरेको कार्यनीतिलाई कार्यान्वयन गर्न चुस्त र नयाँ संगठनात्मक संरचना बनाउने तयारी गरेको छ। यसैबीच एकीकृत नेकपा माओवादीका प्रवक्ता शर्माले विराटनगर अधिवेशनले नेपाली राजनीतिमा देखिएको कम्युनिष्ट फूटको रोगलाई अन्त्य गर्ने बताउनु भएको छ। उहाँले फूटको रोगका कारण नेपालमा कम्युनिष्टहरू कहिले पनि अगाडि बढ़न नसकेको बताउनुभयो। उहाँले पर्चुन र बाबुरामका बीचमा आएको विवाद विचार प्रधान भएकाले यसलाई पार्टी विभाजनको अर्थमा बुझ्न नहुने बताउनुभयो। शिशु साथीको विषयलाई लिएर सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटोलले चारजना कर्मचारीलाई निलम्बन गरेको छ। स्टाफ नसरो रचना पौडेलले पूजा पाण्डे र सपना श्रेष्ठ तथा अनवी सृजना नेउपाण्डेलाई निलम्बन गरिएको अस्पताल प्रशासन स्रोतले जनाएको छ। अस्पतालमा उपचारका लागि लगिएका बालक शिशुको सातो मृत बालिका शिशु अभिभावकलाई जिम्मा लगाएको घटनामा त्यति बेला ड्यूटीमा रहेका कर्मचारीको कमजोरी भेटिएकाले निलम्बन गरिएको हो। वैशाख 10 गते रूपन्देहीको गुनाहा एक की विद्या हरिजनको नवजात शिशुलाई उपचारका लागि लगिएकोमा ड्यूटीमा रहेका अस्पतालका कर्मचारीहरूले हरिजनका श्रीमालाई बालिका शिशुको शव जिम्मा लगाएका थिए। घटनाको छानबिनका लागि लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर तारा पौडेलको संयोजकत्वमा समिति बनाइएको छ। आम्दा अस्पतालका कार्यकारी निर्देशक डाक्टर विनोद पराजुलीले हरिजनका नवजात शिशुको उपचार भइरहेको र स्वास्थ्यमा सुधार आएको बताउनुभयो। भोलिदेखि शुरू हुने कक्षा 11 र 12 को परीक्षामा उच्च माध्यमिक शिक्षा परिषदले परीक्षा समन्वय समितिलाई विशेष अधिकार दिने भएको छ। शिक्षा पत्रकार सञ्जालद्वारा आयोजित कार्यक्रममा परिषदका परीक्षा नियन्त्रक दुर्गा अड्यालले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला प्रहरी प्रमुख र जिल्ला शिक्षा अधिकारी नेपाली सेनाका प्रमुख सशस्त्र प्रहरी बलका प्रमुख जिल्ला अनुसन्धान प्रमुखलाई सदस्यका रूपमा राखिने र समितिले नै परीक्षा सम्बन्धी सम्पूर्ण व्यवस्था मिलाउने र जिम्मा दिने बताउनुभयो। परीक्षाका क्रममा हुने अमेरदित कार्य विरूद्ध कार्यवाही चलाउने जिम्मा पनि समितिकै हुने उहाँले जानकारी दिनुभयो। यस वर्ष 946 परीक्षा केन्द्र थोकिएका छन्। 3595 उच्च माविबाट 764725 विद्यार्थी परीक्षा दिँदैछन्। परीक्षा वैशाख 30 गतेसम्म चल्नेछ। परीक्षाको सम्पूर्ण तयारी भइसकेको जनाइएको छ। परीक्षामा कान सुन्न नसक्ने दृष्टिबिन वा सुस्त मनस्थिति भएका परीक्षार्थीका लागि परीक्षा दिने विशेष व्यवस्था गरिएको छ। यसै गरी कारागार र बाल सुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, संविधान जारी भएको 8-10 वर्षमा मुलुकको विकासमा कायापल्ट हुने प्रधानमन्त्री सुशील कोइरालाको दावी प्रति तपाईँ के भन्नुहुन्छ? यस सबै मिले सम्भव छ, विपदीय दायित्व ती आश्वासन मात्रै। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस टी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ सड़क खण्ड, मुगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासे बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिनभर घाम लाग्ने महाशाखाको भनाइ छ। मौसम हेरिसो प्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको सिन्जियाङ प्रान्तको रेलवे स्टेशनमा आतंकवादीले बम विस्फोट गराउँदा 3 जनाको मृत्यु भएको छ। बम विस्फोट भए लगत्तै चीनले कड़ा सुरक्षा रणनीति अवलम्बन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रपति सी जिनपिङले सिनिजियाङ प्रान्तको भ्रमण सके लगत्तै व्यस्त रेलवे स्टेशनमा विस्फोट भएको थियो। 3 जना मारिएका छन् भने 97 जना घाइते भएका छन्। रुम्की शहरको दक्षिणी क्षेत्रमा रहेको रेलवे स्टेशनमा आक्रमणकारीले चक्कुले सर्वसाधारणलाई आक्रमण गर्नुका साथै विस्फोटहरू गराएका छन्। राष्ट्रपति सीले विस्फोटमा आतंकवादीहरूको हात रहेको भन्दै उनीहरूमाथि कड़ा कार्यवाही गर्न निर्देशन दिएका छन्। विस्फोटमा अल्पसंख्यक इगुर र मुस्लिम समुदायको हात रहेको आशंका गरिएको छ। खेल समाचार, साबेक विजेता मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लगातार 5 हार बिहोरेको छ। जारी प्रतियोगितामा खराब प्रदर्शन गरिएको मुम्बईले लगातार 5 हार बिहोर्ने क्रममा गैराती सनराइजर्स हैदराबादसँग 15 रनले पराजित भयो। 173 रनको चुनौती पछ्याएको मुम्बईले 7 विकेट गुमाएर 157 रन मात्र बनाउन सक्यो। मुम्बईका लागि किरण पोलार्डले 78 रनको योगदान दिए पनि त्यो जितका लागि प्राप्त हुन सकेन। त्यस्तै अम्बावती रायडूले 35 रन जोडे। पोलार्ड र रायडू बाहेक अन्य ब्याट्समान चल्न नसक्दा प्रतियोगितामा पहिलो जित दर्ता गर्ने मुम्बईको सपना पूरा हुन सकेन। टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित ओभरमा 5 विकेट गुमाएर 172 रन बनाएको थियो। हैदराबादका लागि डेभिड वानरे सर्वाधिक 65 रनको योगदान दिए। जितपछि हैदराबाद 21 स्थानमाथि ओक्लिएको छ भने मुम्बई बिना अङ्क पुच्छारमा छ। र एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताका लागि समूह चरणमा आज नेपालको ए डिभिजन लिग विजेता मनाङ मर्साङदी क्लबले इस्बाई रेजिङ विरूद्ध भिड्ने भएको छ। मंगोलियामा शुरू हुने प्रतियोगितामा नेपालले दोस्रो चरण प्रवेश गर्ने लक्ष्य लिएर सबै खेलमा मैदान उत्रन कप्तान सागर थापाले बताएका छन्। सबै देशका लागि विजेता बीचको प्रतिस्पर्धामा उत्कृष्ट दुई टीम अन्तिम चरणमा पुग्नेछन्। मनाङले सघि सन् 2006 बैंककमा सहभागी हुँदा पहिलो चरणबाटै बाहिरिएको थियो। सर्वाधिक 4 पटक सहभागी भएको नेपाल पुलिस क्लब सन् 2009 भने फाइनलसम्म पुगेको थियो। नेपाली समयअनुसार आजको खेल दिउँसो 2:45 मंगोलियाको कृत्रिम मैदानमा प्रतिस्पर्धा हुनेछ। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज विश्व मजदुर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै मजदुर दिवसले मजदुरको हक र अधिकार स्थापित गर्न अझ बढी सहयोग पुर्याउने प्रधानमन्त्री कोइरालाको विश्वास। एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा आजदेखि शुरू हुँदै विभिन्न जिल्लामा देखिएको प्रतिनिधि चयनको विवाद आज शीर्ष नेताहरू बसेर टुङ्गो लगाउने। चीनको सिन्जियाङ प्रान्तमा आतंकवादीले गराएको बम विस्फोटमा परि 3 जनाको मृत्यु, 97 जना घाइते। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादद्वारा मुम्बई इण्डियन्स पराजित। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। सुदिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिट्यूड मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने। साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटिट्यूड मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि। मोबाइल 9842146174। रेडियो अर्पण 104.5 MHz। वन डढेलो लाग्नबाट जोगाऊ। वन वन्य जन्तु र अन्य सम्भावित क्षति हुन नदिऊ। बरण्डाभार क्षेत्रमा आगलागी गर्नु संरक्षणका हिसाबले अनि कानूनी रूपले पनि अपराध ठहरिन्छ। यसरी अवैधानिक रूपबाट आगलागी गराएको थाहा पाएमा हदैसम्मको कानूनी कारवाही हुने जानकारी गराइन्छ। वन क्षेत्रमा आगलागी भएको थाहा पाएमा मोबाइल नम्बर 9855062587 र 9843523311 फोन गरी जानकारी दिनुहुन अनुरोध गर्दछौ। अनियमित रूपले वन प्रवेश नगर्नु हुन र नगराउनु हुन समेत जानकारी गराइन्छ। हरियो वन कार्यक्रम मार्फत तराई भू परिधि कार्यक्रम सौराहा तथा अध्यक्ष एवं टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रत्नगर 7 टिकौली चितवन।